करे तुझको भी प्यार हो जाए, रब करे तुझको भी प्यार हो जाए। करे तुझको भी प्यार हो जाए, रब करे तुझको भी प्यार हो जाए। Got it.